नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरकै साथ सुनिरहनु भएको अपरान्ह 4 बजेको अर्पण खबरमा स्वागत छ। म ध्रुवराज खनाल। खबर विस्तारमा, पूर्व राजा ज्ञानेन्द्र शाहले देश अझै पनि अन्यलमा रहेको बताउनु भएको छ। देशलाई अन्यलताबाट हटाउन कतिले प्रयास गरिरहे पनि त्यो पूरा हुन नसकेको उहाँले बताउनुभयो। पूर्वी चितवनको जुटपानी छ सूर्यपुरमा रहेको बौद्ध गुम्बामा पूजा अर्चनापछि पत्रकारहरूसँग कुराकानी गर्दै पूर्व राजा ज्ञानेन्द्रले मुलुकमा अझै मेलमिलाप हुन नसकेको आफूले अनुभव गरेको बताउनुभयो। देशमा देखेको अन्यलता हटाउनका लागि आफू देशका विभिन्न मठ मन्दिरमा पुगेर प्रार्थना गरिरहेको उहाँले बताउनुभयो। देशमा चाँडै शान्ति होस् भन्दै पूर्व राजा ज्ञानेन्द्रले सबैलाई समेट्ने किसिमको संविधान बनोस् भन्ने चाहना जनताको पनि रहेको र आफ्नो पनि चाहना त्यही नै रहेको उहाँले बताउनुभयो। पत्रकारले सोधेको प्रश्नमा पूर्व राजा ज्ञानेन्द्रले जनताले चाहेर आवश्यकता महसुस गरे राजसंस्था फर्कन सकिने बताउनुभयो। देश र जनताको निम्ति आवश्यकता परे आफू तयार रहेको भन्दै उहाँले आफू कहीँ कतै नगएको स्पष्ट पार्नुभयो। यदि राजसंस्थाको आवश्यकता हो भने जनताले बोलाउनु पर्ने पूर्व राजाको भनाइ थियो। पूर्व राजा ज्ञानेन्द्रले कसैलाई निषेध गरेर हिँड्न नहुने अहिलेको बुद्धिमानी नरहेको समेत बताउनुभयो। गुम्बामा पूजा गर्न अघि खोलेसिमल बजारमा पूर्व राजालाई भव्य रूपमा स्वागत गरिएको थियो। यसअघि पूर्व राजा ज्ञानेन्द्रले रत्नगरको निपनीमा रहेको हरिहर मन्दिरमा पनि पूजा अर्चना गर्नुभएको थियो। कास्कीको सिल्दजुरे गाविस स्थित माथिल्लो मादी जलविद्युत आयोजनाको निर्माणाधीन सुरुङमा 2 चिनियासहित 12 जना कामदार थुनिएका छन्। पहिरो गएर सुरुङको मुख थुनेपछि उनीहरूलाई बाहिर निकाल्ने प्रयास भइरहेको कास्की प्रहरी प्रमुख वसन्त कुमार लामाले जानकारी दिनुभयो। घटनास्थलमा प्रहरी र सेनाको टोली पुगेर पहिरो पन्छाएर सुरुङभित्र हावा पसाएको छ। यो आयोजना 25 मेगावाट क्षमताको हो। सरकारले पेट्रोलियम पदार्थको आपूर्ति सहज गराउन नेपाल आयल निगमलाई 2.5 अर्ब ऋण उपलब्ध गराउने भएको छ। सरकारले जमानी बसेर सञ्चय कोष र नागरिक लगानी कोषबाट निगमलाई रकम उपलब्ध गराउने भएको हो। निगमले भारतीय आयल कर्पोरेसनलाई बक्यौता बुझाउन नसक्दा उसले पेट्रोलियम पदार्थको परिणाम कटौती हुँदै आएको छ। आज बसेको मन्त्री परिषदको बैठकले पहिलो पटक T20 विश्वकप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी व्यवस्थापक र प्रशिक्षकलाई 5-5 लाख रुपियाँ नगदसहित सम्मान गर्ने निर्णय गरेको मन्त्री परिषदका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री डाक्टर मेनेन्द्र रिजालले जानकारी दिनुभयो। सरकारले यो वर्ष सांसद विकास कोष मार्फत सांसदहरूको लागि 10-10 लाख रुपियाँ उपलब्ध गराउने भएको छ। सरकारले शिक्षा नियमावलीमा संशोधन गर्दै अस्थायी शिक्षकहरूलाई विक्रम सम्बत 2075-75 सम्मका लागि एकपटकमा 6 महिनाभन्दा बढीको म्याद नथप्ने गरी राख्न मिल्ने व्यवस्था गरेको छ। बैठकले नर्वे सरकारले स्थानीय सामुदायिक विकास कार्यक्रमको लागि उपलब्ध गराएको 93.50 करोड रुपियाँ स्वीकार्ने निर्णय गरेको रिजालले जानकारी दिनुभयो। भारतको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री राजीव गान्धीको हत्यामा संलग्नलाई तत्काल रिहा नगर्न आदेश दिएको छ। मुख्य न्यायाधीश पी सत्य शिवमको इजलासले राजीव गान्धीको हत्यामा संलग्न 7 जनालाई रिहा गर्ने तामिल सरकारको निर्णयलाई तत्काल कार्यान्वयन नगर्न आदेश दिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। सर्वोच्च अदालतले यो विषय छलफलका लागि संवैधानिक बेन्चमा पठाउने निर्णय पनि गरेको छ। अब संवैधानिक बेन्चले नै यी दोषीको सजायका बारेमा केन्द्र सरकार वा तमिलनाडु सरकारले फैसला गर्नेछ। र नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्दै आएको बजाज पल्सर स्पोर्ट्स अवार्ड यस वर्ष जेठ 18 प्रदान गरिने भएको छ। 2070 सालभरि गरेको उत्कृष्ट प्रदर्शनको आधारमा विजेतालाई पुरस्कृत गर्ने मञ्चले जनाएको छ। उत्कृष्ट पुरुष खेलाडी, उत्कृष्ट महिला खेलाडी, उत्कृष्ट युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट पारा एथलिट, लाइफटाइम एचिभमेन्ट अवार्ड, स्पेसल अवार्ड र लोकप्रिय वर्ष खेलाडी गरी विभिन्न 8 विधामा विजेता घोषणा गरिनेछ। वर्षको उत्कृष्ट पुरुष, महिला र लोकप्रिय खेलाडीलाई पल्सर मोटरसाइकल प्रदान गरिने र अन्य विधाका विजेतालाई जनै 50,000 तथा ट्रफी प्रदान गरिने मञ्चले जनाएको छ। अवस्थ प्रान 4 बजेको अर्पण खबर सकियो। ध्रुवराज आज्ञा चाहन्छु। नमस्कार। यस अर्पण खबरको साथमा।